समय को पछुरी ले लग्यो मेरो मन समय को पछुरी ले लग्यो मेरो मन जति टाढा हुन्छु ती जति टाढा हुन्छु ती याद आउँछ झन् याद आउँछ झन् याद आउँछ झन् समयको पछ्यौरीले लग्यो मेरो मन मन चोर्थ्यो पधेरीमा भर्दा भर्दै पानी ओ, मन चोर्थ्यो पधेरीमा भर्दा भर्दै पानी उसै उड्थ्यो उसले हेर्दा लाजै मानी मानी उसै उड्थ्यो उसले हेर्दा लाजै मानी मानी छम छम बज्ने पाउजुले लुट्यो मेरो मन छम छम बज्ने पाउजुले लुट्यो मेरो मन जति टाढा हुन्छु ती जति टाढा हुन्छु ती याद आउँछ झन् याद आउँछ झन् याद आउँछ झन् समयको पछ्यौरीले लग्यो मेरो मन झल्कोमा आयो कति कति ओ झल झली झल्कोमा आयो कति कति नींद लग्यो चैन लग्यो सम्झनामा राति नींद लग्यो चैन लग्यो सम्झनामा राति चौबन्दी र हरियाले बाँध्यो मेरो मन चौबन्दी र हरियाले बाँध्यो मेरो मन जति टाढा हुन्छु ती जति टाढा हुन्छु ती याद आउँछ झन् याद आउँछ झन् याद आउँछ झन् समयको पछ्यौरीले लग्यो मेरो मन